बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति बुलबुल जब ऐनामा आफ्नो अनुहार देख्छु जब ऐनामा आफ्नो अनुहार देख्छु म आफूलाई बुबाकै साभार देख्छु मलाई चोर डाकासँग डर लाग्दैन मलाई चोर डाकासँग डर लाग्दैन डर लाग्छ जब सिंहदरबार देख्छु म आफूलाई बुबाकै साभार देख्छु अरे यो सरकार के गरिरहेछ अरे यो सरकार के गरिरहेछ सधैँ सीमा मिचिएको समाचार देख्छु म आफूलाई बुबाकै साभार देख्छु उनको रातो गुलाब फिर्ता पठाइदिए उनको रातो गुलाब फिर्ता पठाइदिए अचेल प्रेममा पनि व्यापार देख्छु म आफूलाई बुबाकै साभार देख्छु मैले जिन्दगीदेखि हार खाइसकेँ मैले जिन्दगीदेखि हार खाइसकेँ न मर्न सक्छु न जिउने आधार देख्छु जब ऐनामा आफ्नो अनुहार देख्छु म आफूलाई बुबाकै साभार देख्छु लमजुङ बेसी सहरका आशिष दनाईको यसै गजल सँगसँगै उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी दिनेश निरौला र म प्रस्तोता अच्युत घिमिरे बुलबुल उपस्थित भएका छौं। शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभ रात्रि उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आज शनिबारको साँझमा म तपाईँका पोस्टबक्स र इमेल मार्फत प्राप्त भएका पत्र तथा इमेलहरूका साथ पत्र तथा गजलहरूका साथ आइपुगेको छु र साथमा हिन्दी उर्दू साङ्गीतिक गजलहरू सुनाउनेछु। शनिबारको नयाँ बुलबुलको आज तेस्रो श्रृङ्खला हामी अब बुलबुल बुधबार र शनिबार राति 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति सुन्न सक्छौ उज्यालो 90 नेटवर्क र देशभरिका विभिन्न स्थानीय एफएम स्टेशनहरूबाट। अहिलेसम्म हामीलाई शनिबार बजाउने एफएमहरूको नामावली थोरै मात्र प्राप्त भएको छ। सम्भवतः हामीले सबै नामावली पाइसकेका छैनौँ। यदि तपाईँको स्टेशनले पनि बजाइरहेको छ र छुट्टिएको छ भने तपाईँ हामीलाई नाम पठाउन सक्नुहुन्छ बुलबुलको ठेगानामा। अहिलेसम्म बुलबुल बजाइरहेको रेडियो बैतडीको रेडियो सञ्चेर, नुवाकोटको जालपा र त्रिशुली, पोखराको रेडियो तरङ्ग, तमौलीको भानुभक्त एफएम, काभ्रेको रेडियो सेफर्ड र भर्खरै मात्र सुरु गरेको छ, धेरैको गुनासो पनि थियो रूपन्देही क्षेत्रमा सुनिएन भनेर, त्यसो त रेडियो रिपब्लिक र बुटवल एफएमले बुलबुल बजाइरहेका छन्। त्यसमाथि पनि रूपन्देहीकै मुर्गिया भन्ने ठाउँमा रहेको रेडियो मलमला 88.6 MHz अब बुलबुल बजाउन सुरु गरेको छ। यी स्टेशनहरू शनिबारको बुलबुल बजाउने स्टेशनका नामहरू मैले लिएँ। म सुरुवातमा राख्दैछु एउटा साङ्गीतिक गजल, त्यसपछि तपाईँका अरू सामग्री ल्याउनेछु। कयामत की रात गुजरी है दिल से है गुजरी गुजरी है किस कयामत की रात गुजरी है दिल से है गुजरी गुजरी है चांदनी नीम व दरीचा सुख चांदनी नीम व चांदनी नीम व दरीचा आँखों आँखों में रात गुजरी है, दिल से है गुजरी बात गुजरी है। गौरतलब शेर है, हाय वो लोग खूबसूरत लोग, हाय वो लोग खूबसूरत लोग, हाय वो लोग खूबसूरत लोग, हाय वो लोग खूबसूरत लोग, जिनकी धुन में हयात गुजरी है, गुजरी जिनकी धुन में हयात गुजरी है, दिल से है गुजरी गुजरी है, किस कयामत की रात गुजरी है, दिल से है गुजरी गुजरी है। उसले अनौठो तरिकाले प्यार गर्छे, उसले अनौठो तरिकाले प्यार गर्छे, आँखाले सुन्छे, आँखाले इजहार गर्छे। साँच्चै माया हो कि सजाय हो दिएको, साँच्चै माया हो कि सजाय हो दिएको, बाहिर स्पर्श गर्छे, भित्र चिरफार गर्छे, आँखाले सुन्छे, आँखाले इजहार गर्छे। दुःख होस् पीडा होस् रुन जाने कि छैन, दुःख होस् पीडा होस् रुन जाने कि छैन, समुद्र हो ऊ मुस्कानको व्यापार गर्छे, आँखाले सुन्छे, आँखाले इजहार गर्छे। चोरेर उषाको लाली पुष्पको सुगन्ध, चोरेर उषाको लाली पुष्पको सुगन्ध, चन्द्रमानी लजाउँछ यस्तो श्रृङ्गार गर्छे, आँखाले सुन्छे, आँखाले इजहार गर्छे। यसै त प्यासी छ जो वर्षौंदेखि पहिले, यसै त प्यासी छ जो वर्षौंदेखि पहिले, विषालु नयनले उसैको शिकार गर्छे, उसले अनौठो तरिकाले प्यार गर्छे, आँखाले सुन्छे, आँखाले इजहार गर्छे। यो गजल टुएम प्यासीले पठाउनु भएको हो, उहाँले टुएम प्यासी नाम लेख्नु भएको छ र आफ्नो ठेगाना लेख्नु भएको छैन। बुलबुलका लागि निकै लामो समयदेखि आएको एउटा रात्रिगन्थन शैलीको पत्र मैले वाचन गर्न समय मिलाउन सकेको थिएन, आज यसको समय आएको छ। अर्का खाँचेकी अनुपम शर्मिला, जो आफै पनि रेडियोकर्मी हुनुहुन्छ, उहाँले बुलबुलको लागि पठाउनु भएको पत्र निकै लामो समय, यसलाई छोट्याएर यसका केही अंशहरू वाचन गर्दैछु। लेख्नुहुन्छ प्रतिबिम्ब शीर्षकमा, आज त विशेष दिन, धरा ऐना हेर्दै जडुकै सम्झनामा अत्तालिन्छे, अनि जडुको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै उसको जन्मदिनको लागि बत्ती काट्दैछे। त्यही बेला जडुको फोन आउँछ, तिमी 5 मिनटभित्र पुलिस बिट निएर आऊ। धरा हतार हतार गर्दै कुनै प्रतिक्रिया नदिकन जुरुक्क उठेर जान्छे। ऊ पहेँलो टी सर्ट र निलो जिन्समा सजिएर आएको थियो, संयोग मिलेछ गरे ऊ पनि उस्तै ड्रेसमा सजिएकी थिए। धरा र जडु बीच सन्चो बिसन्चोका सामान्य गफ हुन्छन्। जडुले भन्छ, आज म कोठामा हुँदिन, धनगढी जाँदैछु, दिदी बहिनी हुन्छन् तिमी जाऊ, मेरो जन्मदिनको दीप जलाऊ, तर दिदीबहिनीलाई नभन, धनगढी जानुपर्ने भएकोले तिमीलाई नभेटी जान मन लागेन, त्यसैले यहाँ बोलाएको, तिमी मेरी प्रेमिका मात्र नभएर सप्तक हौ, हौसला साहस आँट अभिभावक र संसार सबै सबै। धराले किन जानु पर्यो भन्दै सोच्छे। जडुले धराका आँसु पुछिदिँदै भन्छ, तिमीलाई थाहा छ धरा, मेरो जन्मदिनको निम्ति कालो दिन हो भनेर, 3 दिन त हो, त्यसपछि म आइहाल्छु नि। धरा मनमा नै सोच्छे। आफ्नी आमाले जन्म दिएर अर्को जीवनसाथी खोजेर गएपछि सानी आमाको माया ममतामा हुर्केको जडु जन्मदिनमा जहिले पनि चित्त दुखाउँछ। अघिल्लो जन्मदिनमा धराकै आग्रहमा कोठामा बस्थ्यो, खुसी भए चाहिँ गर्थ्यो। धरा रुसी रुसा र साथीहरूसँग मिलेर खुसी सार्थ्यो, नमानी नमानी सबैको अगाडि ड्रिङ्क गर्थ्यो। पोहोर सालको जन्मदिनको दिन उसको रिजल्ट भएको थियो, 73% ल्याएर उसले एसएलसी पास गरेको थियो। घुम्दै फिर्दै सेप्टेम्बर 8 फेरि जडु एक वर्ष परिपक्व भएको छ। ऊ धनगढी गएको पनि पूरा एक वर्ष भएको छ। परिपक्वतासँगै हिजोको जडुमा आज धेरै परिवर्तन छ। आज उसले धरासँग गरेको आधा दशकको प्रेमलाई एकातिर किनारा लगाएर फेरि चौथी प्रेमिका शिलासँग प्रेमको नाटक मञ्चन गरिरहेको छ। धरासँग जस्तै शिलाका पाउ ढोक्दै, तिमी मेरो पहिलो प्रेम हौ, तिमी बिना एकपल पनि बाँच्न सक्दिन, संसार हौ, सम्बन्ध टुटाउन धेरै मान्छे लागेका छन्, नडराऊ, हामी दुई मिलेपछि सबै समस्याको समाधान हुन्छ भन्दै धरा र अरू दुईको जीवन बर्बाद पारेर त्यही क्रियामा बराबर तर विपरीत प्रतिक्रिया र व्यक्तिगत जिन्दगीमा खेल्न पाएकोमा हार्दिक बधाई भन्दै ऊ भुकिरहेको छ। अनुपम शर्मिला अगाडि लेख्नुहुन्छ, आफ्नो कलङ्कित पापी बैगुनी बेमानी चरित्रहीन अमानवीय व्यवहार ऐनामा देखियो भने वंशानुगत गुण आफ्नो पुस्तामा सर्दैन। धरा शिला धना मनाहरू जस्ता अन्य नारीसँग पटकै प्रेम गर्न पाइँदैन भनेर आफ्नो असली चरित्र र अभिनयले भरिएको अस्तित्वबाट जोगिन ऊ ऐनाबाट टाढै बस्छ। ऐना फुटाउँछ, ऐना हेर्न डराउँछ, ऐना हेर्न मनै गर्दैन जडु, किनकि ऐनामा आफ्नो असली रूप स्पष्ट देखिन्छ र उसका करतूतहरू प्रतिबिम्बित हुन्छन्। अनुपम शर्मिला, अर्घा खाँची। Hi. बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति बुलबुल गिरेको म तिम्रो नजरमा सधैं नै गिरेको म तिम्रो नजरमा सधैं नै बनायौ बिरानो शहरमा सधैं नै म मर्दा खुसीले गगन चुम्न सक्छौ म मर्दा खुसीले गगन चुम्न सक्छौ तलास्यौ मृत्युकै खबरमा सधैं